नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण 104.5 मेगाहर्जसँगै इन्टरनेट अनलाइनमा www.radioarpan.com.np मार्फत संसारभरिकै साथ सुनिरहनु भएको बिहान 10 बजेको अर्पण समाचारमा स्वागत छ। म ध्रुवराज खनाल। सुरुमा अहिलेसम्मका प्रमुख समाचारका शीर्षकहरू। नेपाल निजामती कर्मचारी युनियनको 6ौँ महाधिवेशन सकियो। अध्यक्षमा पुनः सुबोध कुमार देवकोटा निर्विरोध निर्वाचित। आज बुद्ध जयन्ती, विभिन्न कार्यक्रम गरी देशभर मनाइँदै बुद्धको उपदेश जीवन उपयोगी भएको राष्ट्रपति रामवरण यादवको भनाई। टर्कीमा कोइलाखानीमा विस्फोट हुँदा 166 जनाको ज्यान गयो, 80 जना घाइते। र सौराहामा जारी गैंडाको फुटबलमा आज बुटवल र भरतपुर भिड्दै आइपिएलमा पन्जाब र हैदराबाद तथा कोलकाता र मुम्बई बीच खेल हुने। जीवन यापन तथा जीवन गुजार्नका लागि कुनै न कुनै व्यवसाय अपनाउनु पर्दछ। कुनै न कुनै व्यवसाय फस्टाउनका लागि सदाबहार विज्ञापन पनि त गर्नुपर्छ। सधैँ विज्ञापनका लागि रेडियो अर्पण 104.5 मेगाहर्ज। समाचार विस्तारमा। नेपाल निजामती कर्मचारी युनियनको पूर्वी चितवनको रत्नगरमा भएको 6ौँ राष्ट्रिय महाधिवेशन अध्यक्षमा सुबोध कुमार देवकोटालाई चयन गर्दै आज सकिएको छ। देवकोटा अध्यक्षमा निर्विरोध निर्वाचित हुनुभएको हो। त्यस्तै महासचिव, कोषाध्यक्ष र अन्य केही पदमा पनि निर्विरोध निर्वाचित भएका छन्। युनियनको वरिष्ठ उपाध्यक्ष, महिला उपाध्यक्ष, श्रेणीविहीन उपाध्यक्ष, सचिव, क्षेत्रीय उपाध्यक्ष र केन्द्रीय सदस्यका लागि भने हिजो मतदान भएको थियो। वरिष्ठ उपाध्यक्षमा विष्णु बहादुर राई माझीलाई पछि पार्दै गोपाल प्रसाद पोखरेल विजय हुनुभयो। पोखरेलले 393 तथा राई माझीले 153 मत ल्याउनुभयो। त्यस्तै महिला उपाध्यक्षमा दुर्गादेवी आत्रेय विजय हुनुभएको छ। आत्रेयले 272 तथा प्रत्याशी बिन्दा कुमारी नेपालले 256 मत प्राप्त गर्नुभयो। मधेसी उपाध्यक्षमा मनोज कुमार तिवारी निर्विरोध निर्वाचित हुनुभयो। श्रेणीविहीन उपाध्यक्षमा शङ्कर पुरी विजय हुनुभएको छ। पुरीले प्रत्याशी सोमनाथ कोइरालालाई 12 मतले पराजित गर्नुभयो। पुरीले 271 र कोइरालाले 259 मत पाउनुभयो। महासचिवमा जितबहादुर मडई निर्विरोध निर्वाचित हुनुभएको छ। यसै गरी सचिवमा दुर्गा प्रसाद फुयाल, राजु प्रसाद उप्रेती, राजेन्द्र बुढाथोकी र सुभाष कुमार कोइराला विजयी हुनुभयो। 4 जना सचिवका लागि 15 जनाको उम्मेदवारी परेको थियो। यस्तै मधेसी सचिवमा रामबाबु मण्डल, आदिवासी सचिवमा जगतबहादुर मगर निर्विरोध निर्वाचित भएका छन्। कोषाध्यक्षमा नवल बहादुर मल्ल निर्विरोध हुनुभयो। त्यसै गरी क्षेत्रीय उपाध्यक्षमा पूर्वाञ्चलबाट देवेन्द्र कुमार खत्री, पश्चिमाञ्चलबाट जयेश्वर पन्थी, मध्यपश्चिमाञ्चलबाट विष्णु दत्त रेग्मी निर्वाचित हुनुभयो। क्षेत्रीय उपाध्यक्षमा मध्यमाञ्चलबाट प्रदीप कुमार श्रेष्ठ, सुदूरपश्चिमाञ्चलबाट प्रेम बहादुर निदाल र केन्द्रीय स्तरका कार्यालयको तर्फबाट उपाध्यक्षमा तेज कुमार केसी निर्विरोध निर्वाचित हुनुभयो। अधिवेशनले 70 सदस्य निर्वाचित गरेको भने 5 जना सदस्य पछि मनोनयन हुने युनियनका जिल्ला अध्यक्ष कृष्ण प्रसाद पराजुलीले जानकारी दिनुभयो। महाधिवेशनको गत 28 गते प्रधानमन्त्री सुशील कोइरालाले उद्घाटन गर्नुभएको थियो। आज बुद्ध जयन्ती, विभिन्न कार्यक्रमको आयोजना गरी देशभर मनाइँदैछ। गौतम बुद्धको जन्म भएको, बुद्धत्व प्राप्त गरेको र महापरिनिर्माण प्राप्त गरेको यो दिनलाई त्रिसंयोग दिवसको रूपमा समेत मनाउने गरिन्छ। आज विशेष गरी बुद्ध जन्मस्थल लुम्बिनीमा विश्वका बौद्ध धर्मावलम्बी भिक्षु भिक्षुणी तथा श्रद्धालु भक्तजनहरू बुद्धप्रति श्रद्धा र भक्तिभाव प्रकट गरिरहेका छन्। लुम्बिनी काठमाडौँको स्वयम्भू बौद्ध लगायत विभिन्न देशका बिहार र गुम्बाहरूमा आज शील प्रार्थनाका साथै बुद्ध सम्बन्धी प्रवचनहरू भइरहेका छन्। ईसापूर्व 563 अर्थात् आजभन्दा 2558 वर्ष पहिले वैशाख शुक्ल पूर्णिमाका दिन लुम्बिनीमा शाक्यवंशीय राजा सुदोधन र रानी मायावतीका पुत्रका रूपमा जन्मनुभएका राजकुमार सिद्धार्थ बोधगयामा ज्ञान प्राप्त गरेपछि गौतम बुद्धको नामले विश्वमा प्रख्यात हुनुभएको थियो। एसियाका ज्योतिका रूपमा सुविख्यात गौतम बुद्धले 80 वर्षको उमेर कुशीनगरमा महापरिनिर्माण प्राप्त गर्नुभएको थियो। भगवान गौतम बुद्धद्वारा प्रतिपादित धर्म र उपदेशहरू नेपालका साथै भारत, चीन, श्रीलङ्का, बर्मा, थाइल्यान्ड, भुटान, जापान, भियतनाम, कम्बोडिया लगायतका विश्वका विभिन्न मुलुकमा बुद्ध धर्मका रूपमा विस्तार भएका छन्। यसबीच राष्ट्रपति डाक्टर रामवरण यादवले बुद्धको उपदेश जीवन उपयोगी भएको बताउनु भएको छ। बुद्ध जयन्तीको अवसरमा शुभकामना सन्देश दिँदै राष्ट्रपति डाक्टर यादवले भगवान गौतम बुद्धको जन्म, बुद्धत्व र महापरिनिर्माण प्राप्तिको आजको दिन हाम्रा लागि अत्यन्त पावन र महत्त्वपूर्ण दिन हो भन्नुभएको छ। सन्देशमा यादवले भन्नुभएको छ, विश्वमा शान्ति, अहिंसा र प्रेमको सन्देश फैलाउन गौतम बुद्धका उपदेशहरू सान्दर्भिक र जीवन उपयोगी भएका छन्। यसैगरी बुद्ध जयन्तीको अवसरमा शुभकामना सन्देश दिँदै उपराष्ट्रपति परमानन्द झाले शान्ति र अहिंसाका प्रतिमूर्ति गौतम बुद्धले देखाएको सत्मार्ग सबैका लागि सदैव अनुकरणीय र मननीय रहिआएको बताउनु भएको छ। प्रधानमन्त्री सुशील कोइरालाले पनि 2595 बुद्ध जयन्तीका अवसरमा सन्देश दिनुहुँदै आपसी सद्भाव, सहमति, सहकार्य र एकताका माध्यमबाट मुलुकमा दिगो शान्ति र राजनैतिक स्थिरता कायम गर्न सकिने विश्वास व्यक्त गर्नुभएको छ। दिगो शान्ति र राजनैतिक स्थिरताको वातावरणमा नै आर्थिक र सामाजिक विकासलाई तीव्रता दिने बताउँदै प्रधानमन्त्री कोइरालाले विकासले गति लिएपछि मात्र आम नागरिकलाई सुख र समृद्ध प्राप्त हुन सक्ने बताउनु भएको छ। एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डले गौतम बुद्धको जन्मस्थल लुम्बिनीलाई विश्व शान्ति नगरीका रूपमा विकास गर्न आफ्नो पार्टीले निरन्तर पहल गरिरहेको बताउनु भएको छ। बुद्ध जयन्तीको अवसरमा आज शुभकामना सन्देश दिँदै प्रचण्डले भन्नुभएको छ, गौतम बुद्धको जन्मस्थल लुम्बिनीलाई विश्व शान्ति नगरीको रूपमा विकास गरी धार्मिक, सांस्कृतिक एवं पर्यटकीय स्थलको रूपमा विकास गर्नका लागि हाम्रो पार्टीले निरन्तर पहल गर्दै आएको सर्वविदित छ। प्रचण्डले गौतम बुद्धलाई राष्ट्रिय गौरवको संज्ञा दिँदै उहाँको जन्मथलो र उहाँको महान शिक्षालाई स्थापित गर्ने प्रश्न आजको विश्वमा अझ बढी अर्थ र औचित्यपूर्ण रहेको बताउनु भएको छ। नयाँ संविधान सभामा रहने विषयवस्तुबारे संविधान सभामा भोलिदेखि छलफल सुरु हुने भएको छ। हिजोको बैठकमा संविधान लेखन तथा निर्कियोल समितिका सभापति विष्णु प्रसाद पौडेलले समितिका दुईवटा छुट्टा छुट्टी प्रतिवेदन प्रस्तुत गर्नुभएपछि संविधान निर्माणको नयाँ यात्रा सुरु भएको हो। हिजो तत्कालीन प्राकृतिक स्रोत, आर्थिक अधिकार र राजस्व बाँडफाँड समितिको प्रतिवेदन र राष्ट्रिय हित संरक्षण समितिको प्रतिवेदनको संविधान सभाको प्रारम्भिक मसौदामा भएका सहमतिको निर्कियोल सम्बन्धी प्रतिवेदन 2071 र तत्कालीन राष्ट्रिय हित संरक्षण समितिको प्रतिवेदनमा भएको असहमतिको निर्कियोल सम्बन्धी प्रतिवेदन 2071 प्रस्तुत गरिएको छ। भोलिदेखि दफावार छलफल भएपछि भएका विषय मसौदा लेखनमा र असहमतिका विषय संवैधानिक राजनैतिक सम्वाद समितिमा पठाइने संसद सचिवालयका प्रवक्ता मुकुन्द शर्माले जानकारी दिनुभयो। संयुक्त राष्ट्रसङ्घका सहायक महासचिव तथा राष्ट्रसङ्घ विकास कार्यक्रमका क्षेत्रीय निर्देशक हाउलियाङ झू नेपालको 3 दिने भ्रमणको सिलसिलामा आज काठमाडौँ आउँदै हुनुहुन्छ। नेपालको पछिल्लो विकासको अवस्थाबारे जानकारी लिन उहाँ नेपाल आउन लागेको काठमाडौँस्थित राष्ट्रसङ्घीय विकास कार्यक्रम UNDP संचार प्रमुख जोन नारायण पराजुलीले जानकारी दिनुभयो। गत वर्षको सेप्टेम्बर महिनामा पदमा बहाली भएपछि झूको यो पहिलो नेपाल भ्रमण हो। नेपाल भ्रमणका क्रममा झूले प्रधानमन्त्री सुशील कोइराला, संविधान सभा अध्यक्ष सुभाष चन्द्र नेउमाङ, अर्थमन्त्री डाक्टर राम शरण महत, प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ प्रेति, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष गोविन्द पोखरेल, सार्कका महासचिव अर्जुन बहादुर थापासहित विकास साझेदारहरू, नागरिक समाजका प्रतिनिधि र नेपाल स्थित राष्ट्रसङ्घको टोलीका सदस्यहरूसँग भेटघाट गर्ने कार्यक्रम छ। नेपाल विद्युत प्राधिकरणले विद्युत भार कटौती गरी दैनिक 2 घन्टा मा झारेको छ। आजदेखि लागू हुने गरी प्राधिकरणले हालको विद्युत भार कटौती 2 घन्टाले घटाएको हो। नदीहरूको जलस्तरमा सुधार आएको, सूर्यास्तको समयमा परिवर्तन भएको तथा कुलेखानी जलाशयको पानी सञ्चितलाई अधिकतम सदुपयोग गर्दै थप 2 घन्टा विद्युत आपूर्तिको व्यवस्था मिलाएको प्राधिकरणको प्रसारण महाशाखाले जनाएको छ। सम्भव भएसम्म विद्युत खपत कम गर्न र अधिक विद्युत खपत गर्ने चिम तथा उपकरण प्रयोग नगर्न पनि प्राधिकरणले विद्युत उपभोक्तासँग अनुरोध गरेको छ। मापदण्ड विपरीत विद्यार्थीबाट आफू खुसी शुल्क लिने निजी संस्थागत विद्यालयबाट आजदेखि विद्यालयबारे आजदेखि सरकारले अध्ययन सुरु गर्दैछ। आवश्यक सामेल गरी कारवाही गर्न शिक्षा विभागका निर्देशक टेक नारायण पाण्डेको समक्षमा 7 सदस्यीय उच्च स्तरीय समिति गठन भएको छ। समितिले आजदेखि काम थाल्ने सुनाएको छ। सर्वोच्च अदालतले दिएको अन्तरिम आदेश विपरीत काठमाडौँ उपत्यका लगायत निजी विद्यालयले मनमानी रूपमा शुल्क वृद्धि गरेको गुनासो आए लगतै शिक्षा विभागमा महानिर्देशक डाक्टर लवदेव अवस्थीको अध्यक्षतामा बसेको शुल्क निर्धारण केन्द्रीय समितिको बैठकले समिति गठन गरेको हो। अब पालो अर्पण जनावासको अर्पण जनावासमा हाम्रो प्रश्न छ, चुरोट सुर्ती सेवन गर्ने व्यक्ति सरकारी सेवामा प्रवेश गर्न नपाउने व्यवस्था मिलाउने सरकारको तयारीप्रति तपाईँको प्रतिक्रिया के छ? ए अनुशासनमा राख्ने प्रयास, बी असम्भव कुरा र सी सस्तो लोकप्रियता। अर्पण जन आवाज में तपाईले पनि आफ्नो मत दिन सक्नुहुनेछ, जसको लागि मोबाइल को मैसेज बक्स में गई रेडियो अर्पण को संक्षिप्त स्वरूप आर ए टाइप गरी एक स्पेस दी पीओएलएल पोल टाइप गरी आफूलाई लागेको उत्तर ए बी वा सी टाइप गरी 44 55 वा 45 55 में पठाउन सक्नुहुनेछ। अर्पण जन आवाज को मत परिणाम हरेक साँझ 5 बजे को अर्पण बुलेटिन में प्रस्तुत गर्नेछौ। पालो ट्राफिक खबरको यति बेला नारायणगढ हेटौँडा बिर्ग सडक खण्ड खुल्ला छ, त्यसै गरी नानगढ मुगलिन, मुगलिन नौबिसे काठमाडौँ, मुगलिन दमली पोखरा, नानगढ प्रासी बुटोल सडक खण्ड पनि खुल्ला छन्। ट्राफिक खबर को साथ में फोटो पॉइंट फुल डिजिटल कलर लैब एंड डिजिटल फ्लेक्स प्रिंट रत्नगर 100 चौक चितवन, फोन नंबर 0656 63 0063, मोबाइल नंबर 98 5 50 61 743। मौसम सम्बन्धी जानकारी, चितवन जिल्लाको आजको अधिकतम तापक्रम 40 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 20 डिग्री सेल्सियस रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिनभर घाम लाग्ने पनि महाशाखाको भनाइ छ। मौसम हेरी सुप्रति सजग भई आफ्नो खेतबालीको काम गर्नुहुन किसानहरूलाई अनुरोध छ। जुवानी सामुदायिक पुस्तकालयद्वारा जनहितका लागि जारी गरिएको हो। विदेशका समाचार, टर्कीमा कोइला खानीमा विस्फोट हुँदा 166 जनाको ज्यान गएको छ, 80 जना घाइते भएका छन्। राजधानी अङ्काराबाट झन्डै 450 किलोमिटर पश्चिममा पर्ने मनिषा प्रान्तको सोमा नगर नजिक रहेको कोइला खानीमा विस्फोट भएपछि आग लागि भएको थियो। टर्कीका ऊर्जा मन्त्री ताने एल्देजले 166 जनाको ज्यान गएको पुष्टि गर्नुभएको हो। उहाँका अनुसार कोइला खानीमा विस्फोटका बेला 787 जना कामदार रहेका थिए। तीमध्ये ज्यान गुमाएका, घाइते भएका र उद्धार गरिएकाको संख्या अहिलेसम्म 360 पुगेको छ। विस्फोटपछि कोइला खानीमा पुरेका कामदारको उद्धारको प्रयास भइरहेको र उनीहरूलाई जोगाउनका लागि कोइला खानीमा अक्सिजन पठाउने काम भइरहेको छ। ऊर्जा मन्त्री एल्देजले कार्बन मोनोअक्साइड ग्यासका कारणले कामदारको ज्यान गएको बताउनुभयो। खानीमा थुनिएकाहरू जमिनको सतहभन्दा 2 किलोमिटर तल र खानीको प्रवेशद्वारभन्दा 4 किलोमिटरभित्र रहेको अनुमान गरिएको छ। खेल समाचार, पूर्वी चितवनको सौराहामा जारी प्रथम गैंडा कप फुटबल प्रतियोगितामा आज गोर्खा बोइज स्पोर्ट्स भुटबल र भरतपुर फुटबल क्लब बीच प्रतिस्पर्धा हुँदैछ। प्रतियोगितामा दुई टिमले पहिलो खेल खेल्न लागेका हुन्। आजको विजेता क्वार्टर फाइनलमा प्रवेश गर्नेछ। खेल अपरान्ह 3 बजेपछि बागमारा सामुदायिक वनको चौरमा सुरु हुनेछ। उता इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेटमा आज पनि 2 खेल हुँदैछ। पहिलो खेलमा हैदराबाद र पन्जाब बीच दिउँसो 4:15 बजेपछि प्रतिस्पर्धा हुनेछ। अहिलेसम्म 9 खेल खेलेको पन्जाब 7 जित र 2 पराजित हुँदै 14 अङ्कसित तालिकाको दोस्रो स्थानमा रहेको छ। समान 9 खेल खेलेको हैदराबाद भने 4 जित र 5 हार खाँदै 8 अङ्कसित तालिकाको 5 स्थानमा छ। यस्तै आज हुने दोस्रो खेलमा कोलकाता र मुम्बई बीच बेलुका 8:15 बजेपछि प्रतिस्पर्धा हुनेछ। अहिलेसम्म 9 खेल खेलेको कोलकाताले 4 जित र 5 हार बेहोर्दै 8 अङ्कसित तालिकाको 4 स्थानमा रहेको छ भने समान खेल खेलेको मुम्बई 3 जित र 6 हार बेहोर्दै 6 अङ्कसित तालिकाको पुछारबाट दोस्रो स्थानमा रहेको छ। अन्त्यमा प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक। नेपाल निजामती कर्मचारी युनियनको 6 महाधिवेशन सकियो, अध्यक्षमा पुनः सुबोध कुमार देवकोटा निर्विरोध निर्वाचित। आज बुद्ध जयन्ती, विभिन्न कार्यक्रम गरी देशभर मनाइँदै बुद्धको उपदेश जीवन उपयोगी भएको राष्ट्रपति रामवरण यादवको भनाई। टर्कीमा कोइला खानीमा विस्फोट हुँदा 166 जनाको ज्यान गयो, 80 जना घाइते। र सौराहामा जारी गैंडा कप फुटबलमा आज भुटेबल र भरतपुर भिड्दै आइपिएलमा पन्जाब र हैदराबाद तथा कोलकाता र मुम्बई बीच खेल हुने। अवस्था बिहान 10 बजेको अर्पण समाचार सकियो। ध्रुवराज बिदा भई नमस्कार। यस अर्पण समाचारको साथमा जय गलेसो रियल इस्टेट एन्ड हाउसिङ प्रणाली।